تفسیر آیت نمبر 71 یا ایہا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، خذوا حذرکم، پکڑو اپنا بچاؤ۔ حذر کے اصل معنی ہوتے ہیں کسی خطرے اور آفت سے بچنا، پھر اسی مفہوم سے ترقی کر کے یہ لفظ ان چیزوں کے لیے بھی استعمال ہونے لگا جو جنگ میں دشمن کے حملوں سے بچنے کے لیے استعمال ہوتی ہیں، مثلاً زرہ بکتر، سپر، اور پھر اپنے عام استعمال میں یہ اسلحے کے لیے استعمال ہونے لگا، جیسے تلوار وغیرہ، اور آج کے دور میں ٹینک وغیرہ یا اور اسلحہ۔ تو یا ایہا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، خذوا حذرکم، اپنا بچاؤ پکڑ لو، یعنی اسلحہ تیار رکھو۔ اس سے کیا پتہ چلتا ہے کہ ظاہری اسباب اختیار کرنا توکل کے منافی نہیں، یہ عملی اقدام کی اسکیم کا ایک حصہ ہے جسے وار ٹیکٹکس کہتے ہیں۔ یا ایہا الذین آمنوا خذوا حذرکم، پکڑو اپنا بچاؤ، اپنا اسلحہ لے رکھو، فانفروا، پھر نکلو۔ نفور ہوتا ہے نون فیرے، جنگ کے لیے نکلنا۔ فانفروا، پھر نکلو، صبح فن، چھوٹی جماعتوں میں، صبح تن کی جمع، جیسے سری یا چھوٹے دستے کو کہتے ہیں، جیسے گوریلا وار کے لیے نکلا جاتا ہے چھوٹے دستوں میں، چھوٹے گروپس میں۔ اون فرو جمی آ، یا نکلو سارے اکٹھے ہو کر، یعنی بڑا لشکر لے کر۔ جیسا کہ آپ کو میں نے پہلے بھی بتایا کہ سورت النساء جنگ احد کے بعد نازل ہوئی، اور جنگ احد اور جنگ احزاب کے درمیان کے دور کو کور کرتی ہے۔ یہ دور مسلمانوں کے لیے بہت آزمائش کا دور تھا، کیونکہ شکست کی وجہ سے ہر طرف سے لوگ ان پر ٹوٹ پڑے تھے اور مسلمانوں کو ختم کر دینا چاہتے تھے، اور ہر روز ایسی خبریں مدینہ میں پھیلتی تھی کہ آج ادھر سے دشمن آ رہا ہے، آج ادھر سے آ رہا ہے، کیونکہ سب نے مسلمانوں کے خلاف ایکا کر لیا تھا۔ اور پیچھے آپ نے پڑھا کہ خصوصاً یہود جو تھے، ان کے سردار مشرکین مکہ سے اتحاد کرنے کو گئے کہ آؤ مل کر مسلمانوں کو ختم کرتے ہیں۔ تو جنگ احد کی شکست سے بہت سے قبائل کے حوصلے مسلمانوں کے خلاف بڑھ گئے، اور انہوں نے اپنی اسلام دشمنی میں کوششیں تیز کر دی۔ ایسے میں مسلمانوں کو بہت پریشان کن حالات کا سامنا کرنا پڑا۔ ان حالات سے نبٹنے کے لیے مسلمانوں کو تلقین کی جا رہی ہے کہ نمبر ایک، اسلحہ تیار رکھا کرو، اپنا احتیاطی بچاؤ رکھو، پھر چھوٹے چھوٹے دستوں کی شکل میں بھی نکل سکتے ہو ضرورت پڑنے پر، اور بڑا لشکر لے کے بھی نکل سکتے ہو۔ اس کو وار ٹیکٹکس کہتے ہیں، کہ جیسے حالات دیکھو ویسا ہی اس کے مطابق رد عمل رکھو۔ عربوں کے ہاں خاص طور پر ہم دیکھتے ہیں کہ دو طریقوں سے جنگ ہوتی تھی، چھوٹے دستوں کے ذریعے جھڑپیں ہوتی، یا باقاعدہ بڑی منظم فوج کے ذریعے جنگ ہوتی۔ تو یہاں پر اشارہ اس چیز کی طرف ہے کہ ٹھیک ہے، تمہارا ایمان ہے، اللہ پہ توکل ہے، بھروسہ ہے، اس کی طرف سے مدد آئے گی، لیکن اس کے ساتھ ساتھ تم اپنے ٹیکٹکس اور اپنے طریقے بھی آزماؤ، اپنی عقل سے بھی کام لو، اپنے اسباب بھی فراہم کرو۔ اس سے یہ پتہ چلتا ہے کہ مسلمان کے لیے صرف ہاتھ پاؤں توڑ کر بیٹھ جانا اور صرف تسبیح کے زور پر جنگیں لڑنا یہ نہیں سکھایا گیا، بلکہ کیا کہا گیا کہ اس کے لیے اپنی پوری تیاری رکھو۔ اور پھر دوسری طرف یہ بات بھی پتہ چلتی ہے کہ جب جہاد کے لیے نکلو، جنگ کے لیے نکلو، تو ایک ایک کر کے نہ نکلو، یا بڑے لشکر میں نکلو یا چھوٹی جماعت میں نکلو، کیونکہ اکیلے جانے میں نقصان ہو سکتا ہے اور دشمن ایسے مواقع سے خوب فائدہ اٹھاتا ہے۔ اور جنگ کے علاوہ بھی عام سفر کے لیے بھی پسندیدہ کیا ہے کہ کوئی شخص بالکل تنہا نہ نکلے۔ تنہا سے مراد جیسے کسی جنگل سے گزرنا ہے اس کو، تو ایسا بہادر نہ بنے کہ اکیلا نکل کھڑا ہو، کوئی بھی چیز انسان یا جانور اسے نگل سکتا ہے۔ تو اس کے لیے بہتر کیا ہے कि वो एक छोटे दस्ते की शक्ल में हो। एक से बेहतर है दो, दो से बेहतर है तीन, और तीन से बेहतर है चार। जैसे कि एक रिवायत में आता है, बेहतरीन साथी चार हैं, यानी चार लोगों का ग्रुप बेहतरीन होता है। और बेहतरीन फौजी दस्ता 400 का है, और बेहतरीन लश्कर 4000 का है। तो सुबह तक आप यूं समझे जैसे 400 लोग हों, और उसके मुकाबले में जमी अन से मुराद बड़ा लश्कर यानी 4000 का ऑनवर्ड्स जरूरत के मुताबिक। और इसी तरह सफर वगैरह के लिए चार लोग। वह इन नमिन को, और बेशक तुम में से, लमन लयुबत अन्न, अलबत्ता वो भी हैं जो बहुत सुस्ती दिखाते हैं। यानी अभी तुम में ऐसे लोग मौजूद हैं जो जंग के लिए निकलना नहीं चाहते। बत्ता बे तोय हमजा, बत्ता युबत्ते का मतलब होता है ढीला पड़ना, सुस्त पड़ना, पीछे रह जाना। यहां उनकी नफसियाती हालत को बयान किया जा रहा है। बात यह है कि मुनाफ़िकत से खुदगर्जी जन्म लेती है, और जब खुदगर्ज होता है इंसान तो फिर दीन की राह में कोशिश नहीं करना चाहता, अपनी जान नहीं लगाना चाहता। आपने देखा होगा ना, बहुत से लोगों को जब कोई काम कहा जाए तो वो जान बचाते, हमें ना कहा जाए, किसी और को कह दिया जाए, काश मुझ पर ना नजर पड़े काम देने वाले की, मैं इधर उधर खिसक जाऊं। लेकिन जिस शख्स को अजर आखरत चाहिए वो बढ़ बढ़ कर काम मांगता है, कोई और काम बताइए, और काम चाहिए, क्योंकि वो तो अल्लाह के साथ सौदा कर रहा है ना। लेकिन अफसोस कि आज मुसलमान काम चोर हो गए। उस दौर में कम लोग ऐसे थे, लेकिन थे तो उनको अल्लाह ने खोल कर रख दिया। वो इन नमिन कुम लमल्ला युबक्त अन, तुम में अभी तक वो लोग मौजूद हैं जो सुस्ती दिखाते हैं, जो पीछे रहना चाहते हैं। फइन असाबतकुम मुसीबतन, फिर अगर तुमको कोई मुसीबत आ जाती है, यानी तुम्हारे जंग में जाने की वजह से तुम्हें कोई तकलीफ उठानी पड़ती है, जैसे जंगे उहद में हुआ, आला वो कहते हैं कद अन अमल्लाहु अलैया, अल्लाह ने तो मुझ पर बड़ा इनाम किया, इज लम अकुम माहुम शहीदा, जबकि मैं उनके साथ हाजिर न हुआ। वो अपनी गैर हाजिरी को अल्लाह का इनाम समझते हैं कि शुक्र है मैं वहां नहीं था तो अल्लाह के रास्ते में मुझे कोई मुश्किल पेश ना आई। हालांकि अल्लाह के रास्ते में गाजी हो के शहीद हो, जान जाए के बच जाए, दोनों में खैर ही खैर है। दुनिया की कामयाबी हो तो भी बड़ी बात है, अगर दुनिया में ना मिले कुछ, जान भी चली जाए, तो वो तो और भी ज्यादा बड़े दर्जात मिल जाते हैं। इसलिए अल्लाह की राह में काम चोर इंसान, जान चुराने वाला, पीछे रहने वाला, दरअसल अपना ही नुकसान करता है। तो यहां बुनियादी तौर पर खिताब मुनाफिकीन से है, जो हीलों बहानों से जहाद पर निकलने में देर करते थे और पीछे रहने की कोशिश करते। वला इन असाबकुम फज़लुम मिन अल्लाह, और अगर तुमको अल्लाह की तरफ से कोई फजल पहुंचता है, यानी माल गनीमत वगैरह मिलता है, लयकूलन्ना, तो जरूर कहेगा, कअल्लम तकुम बैनकुम व बैनहू मवद्दतुन, गोया के तुम्हारे और उसके दरमियान कोई मोहब्बत न थी, यानी कोई ताल्लुक न था, तुम्हारे दीन वालों में से गोया न थे। क्या कहता है, या लैतनी, ऐ काश के मैं, कुंतु मअहुम, इनके साथ होता, फअफूज फौजन अजीमा, तो अजीम कामयाबी पाता। ये होता है मुनाफिक, जिसको सिर्फ दिलचस्पी अपनी जात से, फिर अपने माल से है, सिर्फ वो उस काम को करना चाहता है जहां से फायदा हासिल हो, दीन के रास्ते में कुर्बानी से गुरेज करता है। तो ऐसे किरदार या ऐसे शख्स का तर्ज अमल क्या होता है कि जब अल्लाह के रास्ते में मुसलमानों को कोई तकलीफ पहुंचती है, कहता शुक्र है मैं नहीं गया, शुक्र है मैं बच गया, और दूसरे गए, ये नहीं पता गए कहाँ, आला तरीन जन्नतों में पहुंच गए जाने वाले, और तुम पीछे रह से दुनिया में ख्वारियां कर रहे हो। कभी इंसान सोचे तो, अल्लाह की राह से जान बचा कर सोचे तो कि ये जान लगानी कहाँ है, क्या हासिल होगा। एक तरफ वो आलीशान जन्नत है और दूसरी तरफ ये हकीर सी दुनिया, इसके लिए जी रहे हैं और इस पर खुश हो रहे हैं कि शुक्र है मैं बच गया इस हकीर दुनिया में रहने को। اور اللہ کے رسول اور آپ کے ساتھیوں کا ساتھ نہیں دیا؟ اور جب تم کوئی مال غنیمت لے کے لوٹتے ہو، کیونکہ محبت جو مال سے ہے، تو پھر اس کو یہ نہیں یاد رہتا کہ کوئی اور بھی رشتہ تعلق ہے، وہ نہیں پوچھتا تمہارا حال کیا ہے، تم نے وہاں کیا کیا، کوئی تکلیف تو نہیں ہوئی، پریشانی تو نہیں ہوئی؟ تو علم تکم بینکم و بینہ مودتم، اس کا رویہ اتنا عجیب ہوتا ہے، اتنا اسپارٹ لہجا ہوتا ہے کہ اس کو ساری دلچسپی پھر مال سے ہوتی ہے کہ لے کے کیا ہو، یہ نہیں دیکھتے تم خود بھی بچ کے آئے ہو کہ کیا ہوا، اسے تمہاری ذات سے کوئی دلچسپی نہیں، تمہاری خیر سے کوئی دلچسپی نہیں کہ تم زندہ رہے یا مر جاؤ، اس کو یہ ہے لائے کیا ہو، کاش میرا بھی اس میں حصہ لگ جائے۔ فلیقاتل فی سبیل اللہ، بس چاہیے کہ لڑے اللہ کے راستے میں، جنگ کریں اللہ کے راستے میں۔ الذین، وہ لوگ، یشرون الحیات الدنیا بالآخرہ، جو دنیا کی زندگی کو آخرت کے بدلے بیچ ڈالتے ہیں۔ اللہ کے راستے میں لڑنے والے تو اپنی دنیا بیچ ڈالتے ہیں، وہ دنیا دینا جانتے ہیں، کیونکہ انہیں یقین ہے کہ اس کے بدلے میں پائیدار آخرت ملنے والی ہے، اجر عظیم ملنے والا ہے۔ اللہ کے راستے میں تو انہی کو لڑنا چاہیے جو اپنی دنیا بیچ سکتے ہوں، جو اپنی دنیا کا نقصان کر سکتے ہوں۔ وَمَن يُقَاتِلْ، اور جو کوئی جنگ کرے گا، فی سبیل اللہ، اللہ کے راستے میں، فَيُقْتَلْ، پھر وہ مارا جائے، او یغلب، یا وہ غالب آ جائے، فَسَوْفَ نُؤْتِيهِ أَجْرًا عَظِيمًا، تو عنقریب ہم اس کو بہت بڑا اجر عطا کریں گے۔ وَمَا لَكُمْ، اور کیا ہے تم کو، لَا تُقَاتِلُونَ فِي سَبِيلِ اللَّهِ، کہ تم اللہ کے راستے میں نہیں لڑتے، تم اللہ کے راستے میں جنگ کیوں نہیں کرنا چاہتے؟ حالانکہ وَالْمُسْتَضْعَفِينَ مِنَ الرِّجَالِ وَالنِّسَاءِ وَالْوِلْدَانِ، بے بس مرد اور عورتیں اور بچے، الَّذِينَ يَقُولُونَ، وہ جو کہتے ہیں، پکارتے ہیں، ربنا، اے ہمارے رب، اخرجنا من هذه القرية، ہمیں اس بستی سے نکال، الظالم اہلها، جس کے رہنے والے ظالم ہو گئے، جنہوں نے ہمارا جینا دوبر کر دیا، تمہیں ان مظلوموں کی چیخ پکار نہیں سنتی؟ کیا ان کو ظلم سے نجات نہیں دو گے، ان کے لیے نہیں نکلو گے؟ وَجَعَلْنَا مِن لَّدُنكَ وَلِيًّا، وہ پکار رہے ہیں، وہ دعائیں مانگ رہے ہیں، یا اللہ ہمیں اپنے پاس سے کوئی مددگار عطا کر، یہ انسان تو ہماری مدد نہیں کر رہے، تو غیب کے خزانوں سے ہماری مدد کر۔ وَجَعَلْنَا مِن لَّدُنكَ نَصِيرًا، اور اپنی طرف سے ہمارا کوئی حامی و مددگار پیدا کر دے، تو اپنے فضل سے ہمارے لیے کوئی مددگار بنا دے۔ اس آیت کے شان نزول میں یہ بتایا جاتا ہے کہ وہ مسلمان جو مکہ میں رہ گئے تھے، بوڑھے مرد، معذور لوگ، کمزور عورتیں، چھوٹے بچے، وہ ہجرت نہیں کر سکے تھے، اور جب سے اہل مدینہ کے ساتھ اہل مکہ کی ٹینشن زیادہ ہوئی اور جنگ احد کے بعد مسلمانوں کا رعب کچھ کم ہوا، تو ہر طرف سے مسلمانوں پہ یلغار ہو گئی، اور خاص طور پر وہ لوگ جو ان کے بیچ میں رہ رہے تھے، ان پہ ظلم و ستم اور زیادہ ہو گیا، اور وہ بیچارے بے بس تھے، ہجرت بھی نہیں کر سکتے تھے، وہاں سے نکل بھی نہیں سکتے تھے۔ تو اس پر مسلمانوں کو کیا حکم دیا جا رہا ہے کہ تم اپنے ان مسلمان مردوں اور بچوں اور عورتوں کو نہیں چھڑاؤ گے، ایسے ہی بیٹھے رہو گے جو کہ پکار رہے ہیں تمہاری مدد کے لیے؟ حضرت ابن عباس جب یہ آیت پڑھتے تھے تو کہتے تھے، میں اور میری ماں ان لوگوں میں سے تھے جنہیں اللہ نے معذور رکھا، یعنی ہم مکہ میں تھے اور ہم نکل نہیں سکتے تھے۔ پھر اسی طرح نہ صرف یہ کہ مکہ میں، بلکہ جہاں کہیں کوئی شخص مسلمان ہوتا، اس پر ایسی ہی مشکلات ٹوٹ پڑتی۔ اس میں ایک چھوٹی سی جھلک نظر آتی ہے نا اس دور میں، آج کل کے حالات کی، ایسے نہیں محسوس ہوتا کہ جنگ احد میں جب مسلمانوں کو شکست ہوئی تو جنگ احزاب تک ये सारा अरसा बहुत ज्यादा तकलीफ का था कि बहुत ज्यादा मुसलमान पिस गए थे, उनका वो रोग खत्म हो गया था ना, जो एक शान होती है जिसकी वजह से दुश्मन आने से घबराता है। अब जब उन्होंने देखा कि एक दफा हम नुकसान पहुंचाए तो और शेर हो गए कि अब तो हम और ज्यादा लूट सकते हैं। तो बिल्कुल आजकल भी आप देखें कि मुसलमानों को एक जगह मुश्किल पेश आई तो अब वो हर दूसरी जगह पर यलगार हो रही है। तो ऐसे में यूं लगता है ना जैसे बिल्कुल बेयारो मददगार हो गए, और एक मायूसी किसी कैफियत। लेकिन याद रखिए, हालात हमेशा एक जैसे नहीं रहते। हाँ, ये अलग बात है कि अल्लाह की मदद लेने के लिए अपने आप को बदलना पड़ता है, अपने अंदर तब्दीली लाना पड़ती है। क्यों इस जंग से पहले मुसलमानों को छोटी छोटी बातों की पाबंदी कराई जा रही, क्यों कैरेक्टर बिल्डिंग की जा रही कि तुम अभी बड़ी फतह के काबिल नहीं हो। वरना अल्लाह चाहता तो जब हिजरत हुई थी अगले ही साल मुसलमान आके मक्का फतह कर लेते, लेकिन ऐसा नहीं हुआ। उसके लिए 7 साल का वक्त दिया गया, तैयारी करो। और तैयारी सिर्फ असलहा बनाने की नहीं, उससे पहले अपनी जात के अंदर। तो याद रखिए कि मुसलमान सिर्फ असले के बल पे नहीं जीतता, उसके लिए उसे अपने अखलाक और किरदार को संवारना पड़ता है, अपने ईमान को मजबूत करना पड़ता है, तब जाकर वो जंगें जीतता है। जब तक अंदर का महाज कमजोर होगा, बुनियाद कमजोर होगी, उस वक्त तक असले का भी फायदा नहीं होता। असला तो आज भी है मुसलमानों के पास, एटम बॉम्ब तक है, लेकिन इस्तेमाल नहीं कर सकते ना। क्यों नहीं? अंदर ही यूनिटी नहीं, आपस में इज्जत एहतराम नहीं, रुहमा बैनहुम, आपस में रहम दिल ही नहीं, तो अशिद्दाउ अलल कुफार, कुफार पे सख्त कहां से होंगे। तो बैलेंस कायम करता है ना, जो रुहमा बैनहुम वो अशिद्दाउ अलल कुफार होते हैं, और जो आपस में फटे हुए हो वो अशिद्दाउ अलल कुफार हो नहीं सकते। तो ऐसे लोगों के लिए कामयाबी नहीं हुआ करती। तो हमें अपनी हालत को बेहतर बनाने के लिए छोटी चीजों से शुरू करना होगा। हम में से जो भी उठता है, जो भी तहरीक उठती है, जो भी चीज होती है, बड़ी बड़ी बातों के दावे करने लगते हैं और छोटी चीजों को भूल जाते हैं। होता क्या है, कोई ऑर्गेनाइजेशन बनती, कुछ होता, आपस में टसल शुरू हो जाती, आपस में लड़ाई झगड़े फसाद शुरू हो जाते हैं। तो जब तक आपस में यक जान यक दिल नहीं होंगे, उस वक्त तक दुश्मन के मुकाबले में कामयाबी नहीं हो सकती। ये फितरत का एक उसूल है। तो जब तक हम मुसलमानों के अंदर आपस में इत्तेहाद, इत्तेफाक और आपस में एक दूसरे से मोहब्बत और अखलाक की बेहतरी और एक दूसरे की मदद नहीं हो, उस वक्त तक बाहर कामयाबी नहीं हो सकती। आप देखिए कि जहां पर सैकड़ों लोग भूखे हों, बीमार हों, पावर्टी लाइन से नीचे जिंदगी बसर कर रहे हों, उन लोगों के लिए इसमें क्या दिलचस्पी है कि कहाँ कौन पिट रहा है और कहाँ कोई, क्योंकि वो तो सिसक सिसक के खुद जिंदगी बसर कर रहे हैं। तो जब हमारी अक्सरियत का यहाँ हाल ये है, उन्हें क्या फर्क पड़ता है कि किसकी हुकूमत हो और किसकी ना हो, उन्हें इससे क्या दिलचस्पी कि कौन हमला कर रहा है और कौन मार रहा है और कौन जी रहा है। उनके तो अपने घरों में चिराग नहीं जलता। जिनके अंदर न तालीम है, न पेट में खाना है, न बीमारी में इलाज है, उनके अंदर अगर एक ईमान भी होता तो पेट पे पत्थर बांध के भी लड़ सकते थे। जंगे सिर्फ फौजें नहीं लड़ती, उनके पीछे अवाम की बैकिंग होती है। जब तक अवाम के जज्बे बुलंद होते हैं तो आगे भी हौसले बुलंद होते हैं, फिर दुनिया में इज्जत बनती है। लेकिन हमारी बुनियादें खोखली होती जा रही हैं, और इन बुनियादों की मजबूती की तरफ, इन छोटे छोटे पत्थरों की इस्लाह की तरफ कोई तवज्जो नहीं दे रहा। कोई भी पौधा ऊपर से नहीं लगता, बीज से ग्रो करता है। हमें छोटे कामों से आगाज करना है, अपनी जात से, अपने घर से, अपने आसपास से। वो बुनियादी अखलाक भी तो नहीं रहा जो आज गैरों के पास है, हमारे पास नहीं। बेसिक ह्यूमन एथिक्स जो है वो भी मलिया मेट होकर रह गई, यानी बेहिसी मौत की तरह छाई हुई है हम पर, एहसास ही बाकी नहीं। किसी का दुख दर्द महसूस ही नहीं होता, खुदगर्जी का एक आलम है। ऐसे लोग फिर दुनिया में क्या करेंगे, वो तो खसो खाशाक की तरह हल्के हो जाते हैं। हमें बुनियादी इस्लामी अखलाक को उजागर करने की जरूरत है और उसके लिए हम में से हर एक को मेहनत करने की जरूरत है। अफराद बदलेंगे तो अकवाम बदलेंगी, फर्द की हालत दुरुस्त होगी तो कौम की होगी। जितने चाहे मंसूबे बना ले, कुछ भी नहीं चल सकता जब तक इंसान दुरुस्त ना हो। अल्लज़ीना आमनू, वो लोग जो ईमान लाए, युकातिलूना फी सबीलिल्लाह, वो अल्लाह के रास्ते में जंग करते हैं। अल्लाह के लिए वो लड़ते हैं जो ईमान लाते हैं। और इसके बरक्स वल्लज़ीना कफरू, वो लोग जिन्होंने कुफ्र किया, युकातिलूना फी सबीलित्तागूत, वो तागूत के रास्ते में जंग करते हैं। तागूत से मुराद यहां मक्का वालों के लिए सरदाराने कुरैश थे जो उन्हें इस्लाम लाने से रोकते थे और बहुत बड़ी रुकावट थे इस्लाम के रास्ते में लोगों तक दीन पहुंचने के लिए। यही सरदार ही तो हाल थे। और इसी तरह यहूद के सरदार, तो अल्लज़ीना आमनू, ईमान वालों की जंग, युकातिलूना फी सबीलिल्लाह, अल्लाह के रास्ते में होती। और उसके बरक्स कुफर की जंग, काफिरों की जंग, तागूत के रास्ते में होती, शैतान के लिए, अपने लीडर्स के लिए, अपने कौमी मफादात के लिए। फकातिलू औलिया अश्शैतान, जंग करो शैतान के साथियों से। इन्न कैद अश्शैतान कान दईफा, बेशक शैतान की चाल बहुत कमजोर है, उससे मत डरो। अब देखें कि शैतान की चाल बहुत कमजोर है, तो शैतान की चाल का मुकाबला करने के लिए इंसान के पास क्या होना चाहिए? ईमान। हम छोटे होते थे ना, तो जब उनको कहते शैतान आ जाए तो तुम, मेरी वालदा बताती तुम एक डंडा उठा लेते थे, मुझे बताओ शैतान कहाँ है, मैं जाके लगाती हूँ। कहाँ है बताओ, कहाँ से आ रहा है? तो शैतान को तो डंडा नहीं पड़ सकता, उसको तो अंदर का ईमान ही पड़ेगा। अगर हमारे अंदर कुव्वत होगी तो फिर, क्योंकि अल्लाह ताला का वादा, इन्न इबादी लैसा लका अलैहिम सुल्तान, मेरे बंदे उन पर तेरा कोई जोर नहीं चलेगा। तो जब ईमान होगा अंदर तो शैतान कुछ नहीं बिगाड़ सकता। फिर क्या बात कही जा रही, कैरेक्टर बिल्डिंग, अंदर से मजबूत हो, अपना आप संवारो, अपनी सफों में इत्तेहाद पैदा करो। और यहां जो खासतौर पर फी सबीलिल्लाह की बात है, ये बहुत अहम है, क्योंकि बसा औकात हम कौमी मफादात के लिए, शख्सी मफादात के लिए और दुनियावी अगराज के लिए जंगे करते हैं और नाम लगा देते हैं दीन का। हमें एक पीस ऑफ लैंड चाहिए, हमें कोई दुनिया के रिसोर्सेज चाहिए और न जाने क्या चाहिए, और हम कहते हैं चूंकि हम कलमा पढ़ रहे हैं इसलिए खुद ब खुद हमारी जंग अल्लाह के रास्ते में होगी। ऐसा नहीं हुआ करता। मोमिन अल्लाह के नाम के सिवा किसी और नाम के नीचे नहीं लड़ता। अल्लज़ीना आमनू, ईमान वाले कैसे लड़ते हैं? युकातिलूना फी सबीलिल्लाह, सिर्फ अल्लाह की खातिर जंग करते हैं, जुग्राफियाई और कौमी मफादात के लिए नहीं, अल्लाह के दीन के लिए। अच्छा, अल्लाह के दीन के लिए कैसे होती? ये बिल्कुल ऐसे ही ना कि जब आप अल्लाह का दीन क्या, अल्लाह का रास्ता, जैसे सिरात मुस्तकीम को वे ऑफ लाइफ और इस्लामिक लाइफस्टाइल आपको बताया गया था, जब आप उस पर चलना शुरू करते हैं तो आगे से रुकावटें आने लगती, बैरियर आने लगते हैं। किसी रुकावट को आप हाथ से हटाते हैं, किसी को कलम से हटाते हैं, किसी को जबान से हटाते हैं, किसी को किसी चीज से, चलते जाते हैं चलते जाते हैं, छोटी छोटी रुकावटें जो होती है वो हाथों से जबान से मिलजुल के हटती जाती है। लेकिन बसा औकात ऐसा होता है कि रास्ते में बहुत बड़ी रुकावट आ जाती जो जबान और हाथ से नहीं हटती। उसके लिए फिर असलह चाहिए होता है, उसके लिए कुछ जंग करनी पड़ती है। तो जो शख्स वो जंग करता है, तो वो जो जंग है वो भी किसके लिए है? दरअसल अल्लाह की तरफ जाने के रास्ते में आने वाली जंग है। वो माल के लिए और मकासद के लिए नहीं होती। आप इमेजिन करें इसको, एक सड़क है सीधी, आपको पता चलता है कि सड़क के उस दूसरे एंड पर आपको अपने रब की रजा हासिल होगी। اللہ کی محبت نصیب ہوگی اور وہ جنت آپ کو مل جائے گی اور وہ سب. اب آپ یہاں سے چل پڑتے ہیں. چلتے ہیں تو کہیں آپ کا اپنا نفس آپ کو ستاتا ہے, آپ اپنے آپ کو جھٹکتے ہیں, نہیں مجھے تو اللہ کی طرف جانا. شیطان آتا وسوسے ڈال, دیکھو کہاں جا رہے ہو, کیا پتا وہاں اللہ تعالیٰ نہ ملے تم کو. پھر انسان کہتا نہیں نہیں وہ جس نے مجھے بتایا سچ بتایا کہ وہی ہے, مجھے جانا ہے, اس کو ہٹا دیا آپ نے. آگے کوئی اور لالچ آ جاتا ہے, آگے آپ کے رشتے دار آ جاتے ہیں, دوست آ کھڑے ہوتے ہیں, کوئی اور رستہ بند کرنے کو آتا ہے. آپ کسی کو زبان سے, کسی کو ہاتھ سے, کسی کو کسی طرح ہٹاتے جاتے ہیں, ہٹاتے جاتے اپنا سفر جاری رکھتے ہیں. بسا اوقات ایسے ہوتا ہے کہ اس میں ایک اور بھاری چٹان آ جاتی, تاغوت سامنے آ جاتے ہیں, ایسے لوگ اور ایسی قوتیں سامنے آ جاتی ہیں کہ جن کو آپ ہاتھ سے زبان سے سمجھا کے نہیں ہٹا سکتے. اس کے لیے اسلحہ ضروری ہوتا ہے. اور پھر پہلے آپ اکیلے اکیلے بھی لڑ رہے تھے, کام کر رہے تھے, ایک ایک دو دو نے بھی مل کے ان رکاوٹوں کو ہٹا لیا, لیکن بڑی رکاوٹ کو ہٹانے کے لیے اب سب کی ضرورت ہے, اکٹھے ہو جاؤ, ایک لشکر کی ضرورت ہے, آپس کے اتحاد کی ضرورت ہے, وہ مل کر اس کو ہٹائیں گے. لیکن مقصد وہی ہے کہ اللہ تک پہنچنا ہے. مومن کی جنگ یہی ہوتی ہے, اس کی جنگ اللہ تک پہنچنے کے لیے, ہر رکاوٹ کو ہٹانے کے لیے ہوتی, خواہ وہ اپنے آپ سے لڑے, خواہ وہ اپنے رشتہ داروں سے, خواہ وہ دوستوں سے, خواہ وہ معاشرے کے رسم و رواج اور قاعدوں سے, یا کسی بھی اور چیز سے, یا پھر دشمن سے, حتیٰ کہ وہ اپنی منزل تک پہنچ جاتا ہے. تو الذین آمنوا یقاتلون فی سبیل اللہ, جو لوگ ایمان لاتے ہیں وہ اللہ کے راستے میں جنگ کیا کرتے ہیں. اس کے بارے میں کچھ احادیث بھی ہیں. حضرت ابو موسیٰ اشعری سے روایت ہے کہ ایک شخص آپ کے پاس آیا, کہنے لگا کوئی شخص مال غنیمت کے لیے لڑتا ہے, کوئی شہرت اور ناموری کے لیے, کوئی اپنی بہادری دکھانے کے لیے, کوئی غصے اور قومی حمیت کی وجہ سے لڑتا ہے, ان میں سے کون اللہ کی راہ میں لڑتا ہے؟ آپ نے فرمایا اللہ کی راہ میں لڑنے والا صرف وہ ہے جس کا مقصد یہ ہو کہ اس سے اللہ کا کلمہ بلند ہو, یعنی اللہ کا نام بلند ہو. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جو شخص اس حال میں مرے کہ نہ اس نے اللہ کے راستے میں جنگ کی, نہ ہی کبھی اس کے دل میں اس کا خیال گزرا, خیال ہی نہیں کبھی آیا زندگی بھر, تو اس کی موت نفاق کی ایک شاخ پر ہوگی. یعنی قیامت تک جاری رہے گا یہ سلسلہ, اور اس کے لیے سوچنا بھی نہیں, یہ دراصل منافقت کی ایک نشانی. حضرت ابو سعید خدری کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ لوگوں میں سب سے افضل کون ہے؟ فرمایا جو اللہ کی راہ میں اپنی جان اور مال سے جہاد کرے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر میری امت پہ یہ بات گراں بار نہ ہوتی تو میں کسی لشکر سے پیچھے نہ رہتا, اور میں تو یہ چاہتا ہوں کہ میں اللہ کی راہ میں مارا جاؤں, پھر زندہ کیا جاؤں, پھر مارا جاؤں, پھر زندہ کیا جاؤں. یعنی میری تو سب سے بڑی تمنا یہی ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا جنت میں 100 درجے ہیں جنہیں اللہ نے مجاہدین فی سبیل اللہ کے لیے تیار کیا, اور ہر درجے میں اتنا فاصلہ ہے جتنا زمین و آسمان کے درمیان ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا جس بندے کے قدم اللہ کی راہ میں غبار آلود ہوں تو یہ نہیں ہو سکتا کہ پھر اسے آگ چھوئے. آپ نے فرمایا خوب جان لو جنت تلواروں کے سائے میں ہے. آپ نے فرمایا اللہ کی راہ میں ایک صبح یا ایک شام نکلنا دنیا و مافیہا سے بہتر ہے. یعنی صبح کے وقت اللہ کے راستے میں نکلنا یا شام کو نکلنا, دنیا اور دنیا کے اندر جو کچھ ہے ان سب سے بہتر ہے. آپ نے فرمایا جو شخص اللہ کی راہ میں خالصتاً جہاد کی نیت سے اپنے گھر سے نکلے اور اسے اللہ کے ارشادات کا یقین ہو تو اللہ اسے شہادت کا درجہ دے کر یا تو جنت میں داخل کرے گا یا ثواب اور مال غنیمت دلا کر بخیر و عافیت اسے اس کے گھر لوٹائے گا.